Bismillahirrahmanirrahim. Alhamdulillahirrabbilalamin. Wassalatu wassalamu ala rasulihi karim wa ala alihi wa ashabihi ajma'in. Amma ba'd. Alhamdulillahirrabbilalamin. Wassalatu wassalamu ala rasulihi karim wa ala alihi wa sahbihi ajma'in. Amma ba'd. Allah ta'ala ke fadl wa karam se madrasah ko bahut azim nisbatein hasil hui. Hazrat Maulana Mufti Azizur Rahman sahab qasallahu ta'ala sirrahu, Mufti Azam Hind, اتنے عظیم شخصیت, لوگ ان کے علم اور فتوہ کے بارے میں تو ان کے فتاوہ سے تمہارے پر کچھ جانتے بھی ہیں, لیکن میرے والد ماجد حضرت مولانا مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ ان کے ذاتی حالات بڑے عجیب و غریب بیان فرمایا کرتے تھے. حضرت مفتی عزیز الرحمان صاحب رحمۃ اللہ علیہ حالانکہ دارالعلوم دیوبند کے صدر مفتی تھے اور بجا طور پر مفتی اعظم ہند کہلانے کے مستحق تھے, لیکن ہمارے ان بزرگوں کی شان یہ تھی سارے اکابر علماء دیوبند کی کہ تواضع اور فنائیت ان کا ترہ امتیاز, یعنی علم و عمل کے معراج حاصل کرنے کے باوجود اپنے آپ کو کچھ بھی نہیں سمجھتے تھے, لوگوں میں گھلے ملے رہتے تھے اور تصنع بناوٹ تکلف اس سے کوسوں دور تھے. کبھی اپنے بارے میں یہ خیال بھی نہیں آیا کہ ہم کوئی بڑے عالم ہیں. چنانچہ حضرت والد صاحب رحمۃ اللہ علیہ بیان فرماتے تھے کہ حضرت مفتی صاحب رحمۃ اللہ علیہ جب دارالعلوم میں خدمت انجام دے رہے تھے تو اس زمانے میں دارالعلوم جانے سے پہلے اپنے محلے کی متعدد بیواؤں کے گھر جاتے تھے اور ان سے کہتے تھے کہ آپ کو اگر کوئی چیز منگوانی ہو, کوئی سودا منگوانا ہو تو مجھے بتا دیں, میں آپ کو سودا پہنچا دوں. اب اندازہ لگائیے کہ اتنا بڑا مفتی اعظم, اتنا بڑا عالم, اور یہ کام وہ اپنے شاگردوں سے بھی کرا سکتے تھے کہ اگر کسی بیوہ کی مدد کرنی ہے تو کسی شاگرد کو نامزد فرما دیتے کہ وہ جا کر ان بیواؤں سے کی خدمت کرے, ان کے لیے سودا سلب لے آئے, لیکن بذات خود تشریف لے جاتے اور ان سے پوچھتے کہ کیا سودا منگوانا ہے, پھر خود بذات خود بازار جاتے, وہاں سے وہ سودا خرید کے جو उनकी बेवा ने मंगवाया, लेकर उनके घरों पर पहुंचा और हजरत वाली साहब ने यूं फरमाया कि कभी ऐसा भी होता था कि किसी के पास सौदा पहुंचाया किसी बेवा के पास, तो वो ये कहती कि मौलवी साहब मैंने तो हरा धनिया आपसे मंगवाया था, आप पुदीना ले आए, मैंने तो आपको पालक मंगवाया था, आप मेथी ले आए, या मैंने तो इतना मंगवाया था पाव भर मंगवाया था, आप डेढ़ पाव ले आए। तो फरमाते हैं कि बीबी कुछ कर्म फिक्र ना करो, मैं अभी जाता हूँ दोबारा, और दोबारा जो तुम्हारा मतलूब है वो मैं ले आता हूँ। दोबारा जाते और दोबारा उसकी शिकायत दूर करते, ये काम करने के बाद फिर जाया करते थे दारुलों तदरीस की खिदमत के लिए भी और फतवा की खिदमत के लिए। अब अंदाजा लगाइए कि वो किस फनाइयत के मकाम पर, और हमारे अकाबिर का जो दुर्रे इम्तियाज है दरहकीकत वो ये है कि अपनी रात को फना कर दी और अल्लाह तबारक व तआला की रजा और खुशनूदी के खातिर किसी काम से उनको आर नहीं, किसी काम से उनको दुश्वारी नहीं, खुद अपने हाथों से वो काम करने के तैयार हैं, क्योंकि अपने आप को कुछ समझते ही नहीं, अपने आप को कोई ये नहीं समझते कि हम कोई इल्म के बड़े मकाम पर हैं या हमारा कोई मर्तबा है, हमारा कोई मनसब है। ये चीज़ अल्लाह तबारक व तआला जब अता फरमा देता है तो फिर ऐसे आदमी की खुशबू फैलती है। मेरे शेख हजरत आरिफ़ी कदरसल्लल्लाहु तआला सिर्रहू फरमाया करते थे कि आपने देखा होगा कि जब चावल पकाते हैं, चावल पकाने के वक्त चावल जो है उसमें पानी डालकर जब उसको आग पर रखते हैं तो शुरू में जब तक चावल कच्चा होता है तो वो बड़ा जोश मारता है, उसमें से आवाज़ें भी आती हैं, खट खट पक पक की आवाज़ें आती रहती हैं उसमें। लेकिन एक ऐसा वक्त आता है कि जब वो पकने का वक्त करीब आता है तो उसको बंद करके उसका दम निकाल दिया जाता है। जब दम निकल जाता है तो न उसमें कोई जोश है न खरोश है न आवाज़ है, न जोश न खरोश न आवाज़, लेकिन वो चावल पक चुका होता है और उसकी खुशबू फूट पड़ती है। जब तक कच्चा था शोर भी मचा रहा था, जब तक कच्चा था उस वक्त तक उसमें से आवाज़ें भी आ रही थी, जोश खरोश भी नज़र आ रहा था, जब पक गया दम निकल गया तो अब आवाज़ें तो कोई नहीं लेकिन खुशबू फैट फूट पर। तो दर हकीकत जब कोई अल्लाह का बंदा अपने आप को अपनी ज़ात को अल्लाह तबारक व तआला के लिए फना कर देता है फिर उसकी खुशबू फूटती है। तो आज ये इल्म जो है ये बाज़ात दिलों में या दिमागों में खन्नास पैदा कर देता है, अपने आप को आदमी आलिम समझता है, दूसरों से अपने आप को बरतर जानता है, उसके नतीजे में उसका फ़ायदा फैलता नहीं ना अपनी ज़ात को फ़ायदा पहुंचता है, क्योंकि जो इल्म इंसान को तकब्बुर में मुब्तला कर दे या उज्ब में मुब्तला कर दे अलियाज़ु बिल्लाह वो तो इल्म जहल है। मेरे वालिद माजिद रहमतुल्लाह का शेर है, वो शेर भी फरमाया करते थे कि वो इल्म जहल है जो दिखाए ना राह दोस्त, वो इल्म जहल है जो दिखाए ना राह दोस्त, वो मदरसा वबाल जहाँ याद हक ना हो। तो जब इल्म हो लेकिन दोस्त का रास्ता न दिखाए और अपने ही ज़ात को के गिर्द घूमता रहे, अपने ही ज़ात को बड़ा समझता रहे, तो अल्लाह बचाए वो इल्म जो है वो इंसान को ہدایت کے راستے پر چلانے کے بجائے گمراہی کے راستے پر چلا دیتے. تو یہ ہمارے سارے اکابر علماء دیوبند کی یہ خصوصیت کہ تواضع میں اپنے آپ کو مٹایا ہوا تھا. حضرت سید صاحب حضرت سید سلیمان ندوی رحمۃ اللہ علیہ جب تشریف لے گئے حضرت حکیم الامت رحمۃ اللہ علیہ کے پاس تو چلتے وقت ان سے درخواست کی کہ آپ مجھے کوئی نصیحت فرما دی. تو حضرت حکیم الامت رحمۃ اللہ تعالیٰ چل رہا وہ خود فرماتے ہیں کہ مجھے دل میں خیال آیا کہ اتنا بڑا علامہ ہے جس کی کتابیں اور تحقیقات دنیا میں پھیلی ہوئی ہیں, اتنے بڑے علامہ کو کیا میں نصیحت کروں. اور حضرت یہ بھی فرمایا کرتے تھے کہ جب کوئی سوال کرتا ہے تو میں فوراً اللہ تعالیٰ کی طرف رجوع کر کے اللہ تعالیٰ سے دعا مانگتا ہوں کہ یا اللہ ایسی بات دل میں ڈال دیجیے جو اس کے حق میں فائدہ مند ہو, صحیح ہو. تو فرمایا جب انہوں نے کہا کہ مجھے نصیحت فرما دیجیے تو فرمایا کہ بھائی ہمارے ہاں تو اول و آخر اپنے آپ کو مٹا دینا ہے, ہمارے ہاں تو اول و آخر سبق اپنے آپ کو مٹا دینا ہے. اور حضرت سید صاحب رحمۃ اللہ علیہ خود اس واقعے کو بیان کر کے فرماتے تھے کہ یہ کہتے ہوئے تو ایک جھٹکا سا دیا, ایسا لگا جیسے جھٹکا دیا. وہ فرماتے ہیں کہ وہ جھٹکا ایسا محسوس ہوا کہ میرے دل کے اندر آ گیا. اور پھر حضرت سید صاحب رحمۃ اللہ علیہ نے اپنے آپ کو ایسا مٹایا اتنا بڑا علامہ. لیکن میں نے اپنے شیخ سے سنا کہ ایک دن میں نے دیکھا کہ حضرت ثانی رحمۃ اللہ علیہ کی مجلس ہو رہی تھی, یہ پیچھے سے آئے لوگ مجلس میں مصروف تھے, جتنے اہل مجلس ہیں سب کے جوتے سیدھے کر رہے تھے. تو بات یہ ہے کہ جو جب تک عجب اور تکبر اور اپنی خود پسندی موجود رہے علم کا نور پیدا نہیں ہوتا. اللہ تعالیٰ اپنی رحمت سے ہمیں اس سے محفوظ رکھے اور تواضع اور فنائیت عطا فرمائے, اللہ تبارک و تعالیٰ اپنی ذات کے پندار سے ہمیں محفوظ رکھے. اور ان بزرگوں کے نئے جن یاد آ گیا تھا حضرت مفتی صاحب رحمۃ اللہ علیہ کے بانی ہونے کی وجہ سے, پھر ماشاء اللہ بعد میں حضرت شیخ الاسلام حضرت مدنی قدس اللہ صلی اللہ علیہ وسلم لائے, حضرت مولانا فضل الرحمان صاحب ایک ایک آفتاب و مہتاب, تو اللہ تعالیٰ ان کے انوار و برکات سے اس مدرسے کو سب کو سیراب فرمائے. اور طلباء علماء جتنے بھی ہیں اللہ تعالیٰ ان کے فیوض سے ان سب کو اور ہم سب کو بہرور ہونے کی توفیق عطا فرمائے. وآخر صلی اللہ تعالیٰ علیہ خیر خلق سیدنا محمد وآلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین. اللہ تبارک و تعالیٰ اپنی رحمت سے ہمیں سب کو ان بزرگوں کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے. ان بزرگوں